डियर कल्याण, सपनाहरू बटुलेर, सपनाहरू लुटेर र सपनाहरू कुरेर जिन्दगी गुजार्नेहरू र सपनाहरू मुखभरि राखेर चपाउनेहरू अनि रातभरि जागा बस्नेहरू र मेरा निधरीहरू धपाउनेहरू साराका सारा प्रति म आफ्ना सद्भावहरू प्रकट गर्न चाहन्छु। यो जिन्दगीको गोरेटोमा भेटिँदै जाने सम्भावनाका पर्दाहरू बन्द गरेर जिन्दगीका अनगिन्ती घाम छायाहरूलाई आफूभित्र राखेर सपनाको गोरेटोबाट हिँड्दै जानेहरूप्रति आभार प्रकट गर्न चाहन्छु। जिन्दगी किन यति विघ्न पृथक हुन्छ, जिन्दगी किन यति विघ्न फरक हुन्छ, सोचेको दायराभन्दा धेरै टाढा, धेरै परको दृष्टिबाट जब म आफूलाई हेर्न थाल्छु, उदास उदास मेरा जीवनका कथाहरू, उजाड उजाड मेरा जीवनका सपनाहरू सबै भताभङ्ग भए जस्तै लाग्छ। यो जिन्दगी त यात्रा हो भन्छन्, यात्रामा भिटिने मान्छेहरू धेरै हुन्छ भन्छन्, तर छुट्टिनु पर्दाका क्षणहरू अत्यन्तै पीडादायी हुन्छन्। तर सबै कुरा सहँदै जाने जिन्दगी जम्मामा एउटा यात्रा हो, एउटा गोरेटो हो, एउटा बाटो हो, जो गन्तव्यमा पुगेर आफै अन्त्य हुन्छ। तर जीवनका कतिपय अन्त्य हुन नसकेका कथाहरू, अन्त्य हुन नसकेका व्यथाहरू खै किन हो किन्नी डियर कल्याण तपाईँलाई सुनाउन मन लाग्यो। मेरो नाम अमित हो। विक्रम सम्बत 2028 साल माघ 7 गते मेरो जन्म नेपालगञ्जको धम्बोजी चौक नजिकै भएको हो। धम्बोजी चौकबाट करिब 10 मिनट हिँडेपछि मेरो घर आइपुग्छ। त्यसो त म घरको कान्छु छोरा हुँ। मैले सानोमा नेपालगञ्ज बजारकै त्रिभुवन माविमा पढेको। माथि दुईवटा दाईहरू हुनुहुन्थ्यो। मेरो एउटा दाई वकिल हुनुहुन्छ भने अर्को दाई इन्जिनियर हुनुहुन्छ, र दुवै दाई नेपालगञ्जमै बस्नुहुन्छ। मैले सानोमा बिताएका नेपालगञ्जका नमीठा पलहरू र मीठा स्मृतिहरू सबै सबै अहिले झझलको बनेर आइरहन्छन् मेरा सपनामा, मेरा विपनीहरूमा। जब जब म मेरो अतीत सम्झन्छु डियर कल्याण, जब जब म आगतबाट अनागततिर प्रस्तुत हुन थाल्छु आफ्नो विचारको दायरा फराकिलो गर्दै, तब थुप्रै काँडाहरू आउँछन् मेरो जिन्दगीमा, थुप्रै फूलहरू आउँछन्। जब काँडा पन्छाएर हिँड्न खोज्छु फूलको माया लाग्छ, जब फूल पन्छाएर हिँड्न खोज्छु काँडाले खोजे जस्तो लाग्छ। बुझ्न नसकिने, भोग्न नसकिने अनुभूतिभित्र रहेका मेरा जिन्दगीका सपनाहरू आज म सुनाउँछु डियर कल्याण तपाईँलाई। विक्रम सम्म 2045 सालमा मैले एसएलसी पास गरेको हुँ नेपालगञ्जको त्रिभुवन माविबाट, र 45 सालमा एसएलसी पास गरेपछि पिताजीको इच्छा अनुसार म विज्ञान विषय लिएर पढ्न काठमाडौँ आए। त्यति बेला काठमाडौँ अहिले जस्तो कलेजै कलेजहरू थिएनन्, प्रशस्त कलेजहरू थिएनन्। मैले अस्कल क्याम्पसमा पढेको, मेरो रेडान अस्कल क्याम्पस नजिकै थियो, 5 मिनटको हिँडाइमा पुगिन्थ्यो। नेवार परिवार हुनुहुन्थ्यो मेरो घरबेटी, असाध्य गतिलो, असाध्य असल। माथि केही पाक्यो भने मेरो घरमा आइपुग्थ्यो। त्यसैले जब म नेपालगञ्ज फर्कन्थे आमाले भारीका भारी सामानहरू बसमाथि राखिदिनुहुन्थ्यो। घरबेटीलाई मन नपरे पनि मेरो परिवारले सब चिज दिन चाहन्थ्यो। असाध्यै राम्रो नेवार परिवार, अहिले पनि सम्झन्छु त्यो परिवारलाई, र जब म त्यहाँ पुग्छु मलाई आफ्नै घर पुगेको अनुभव हुन्छ। यसरी मेरा जिन्दगीमा र मेरा जिन्दगीमा रहेका मेरा अतीतका दिनहरूलाई मैले यसरी गुजारेको हुँ डियर कल्याण काठमाडौँमा। विक्रम सम्म 2047 सालमा मैले आइएससी पढेको, आइएससी को परीक्षा दिएको, र त्यति बेला जोड जोडले देशमा राजनीति माहौल थियो। 1046 सालको क्रान्तिले ल्याएको परिवर्तनमा हामी सबै खुसी थियौं। विद्यार्थीमा राजनीति गर्नु अनिवार्य जस्तै हुन्थ्यो। म पनि यताकता पार्टीका मान्छेहरू र विद्यार्थी नेताहरूको पछि लागेर हिँड्ने गर्थे, तर विशेष रुचि मेरो पढाइमा थियो टेर कल्याण। र मैले विक्रम सम्बत 2047 सालमा आइएससी को परीक्षा दिएपछि म अगाडि बढ्दै गए, बढिरहे अगाडि। जिन्दगीका सपनाहरू, जिन्दगीका रहरहरू, जिन्दगीका सम्भावनाहरू, सब चिज आफूभित्र लुकाएर, सब चिज आफूभित्र राखेर टेर कल्याण म हिँडिरहेको छु आज यो जीवनको यात्रामा। र यसरी विक्रम सम्बत 2047 सालमा आइएससी को रिजल्ट दिएपछि म नेपालगञ्ज फर्केको र नेपालगञ्जका बालापनका साथीहरूसँग केही समय बिताएर रिजल्ट आएपछि म काठमाडौँ फर्के र त्यति बेला मैले बिएससी पढ्न थालेँ त्यही कलेजमा। र विक्रम सम्बत 2050 सालमा मेरो रिजल्ट आयो बिएससी को र मैले विक्रम सम्बत 2050 सालमा अत्यन्तै राम्रो नम्बर प्राप्त गरेर मैले बिएससी पास गरे। र यसरी यहाँसम्मको यात्रामा रहेका मेरा खुसीहरू, मेरा सुखहरू, मेरा उमङ्गहरू यति राम्रा थिए टेर कल्याण, म वर्णन गर्न सक्दिनँ। मेरा दुईवटा दाई हुनुहुन्थ्यो, एउटा दाई वकिल हुनुहुन्छ र अर्को दाई इन्जिनियर हुनुहुन्छ। नेपालगञ्जमा नाम चलेको एउटा वकिल हो मेरो दाई, एउटा दाई र अर्को दाई इन्जिनियर हुनुहुन्छ। पारिवारिक वातावरण यति राम्रो थियो, पारिवारिक माहौल यति राम्रो थियो टेर कल्याण, म आज सम्झन्छु मेरा अतीतहरू, म आज सम्झन्छु मेरा जिन्दगीका पल्लाहरू र तपाईँलाई लेखिरहेको छु म मेरो कथा, बस मेरो आफ्नो कथा। डियर कल्याण, फूल जस्तो सुकुमार जिन्दगी, काँडा जस्तो तिखो जिन्दगी, आखिर जिन्दगी जिन्दगी हो, जिउनै पर्छ। तपाईँले भने जस्तै डियर कल्याण, हाँसेर भए पनि रोएर भए पनि बाँच्नै पर्ने जिन्दगी, आखिर म पनि बाँचिरहेको छु। मान्छेका मनहरू जहाँ पुगे पनि, मान्छेका आँखाहरूले जहाँ हेरे पनि, निधरीमा रहे पनि, निधरीबाट उठेर विपनाको संसार चियाए पनि, आखिर दुखेको मन जहाँ पनि दुखी रहँदो रहेछ। दुख्ने मनको कुरा गर्छु म ढेर कल्याण, पीडाको कुरा गर्छु म। सम्भावनाको त्यो दायराबाट अलिकति उठेर आफूलाई अगाडि बढाउँछु म। जब जब जिन्दगीलाई अगाडि बढाउन खोज्छु, कसैले पछाडि तानिरहे जस्तो लाग्छ। विक्रमसम्म 2050 सालमा मैले एमएससी को लागि टियु ज्वाइन गरेको किर्तिपुरमा, एमएससी बायोलोजीमा पढ्न चाहन्थे म, र त्यही अनुसार मैले बायोलोजी ज्वाइन गरेको टियुमा। मैले बिताएका दिनहरू धेरै फराकिला र उदार थिए। किर्तिपुरमा बिताएका दिनहरू, माथि किर्तिपुर बजारमा डेढा थियो मेरो, सागको झोलसँग भात खाएको हिजो जस्तो लाग्छ। किर्तिपुरमा थिएको बजारमा र गर्मीका दिनहरूमा बाहिर घाम ताप्दै मोमो खाएको हिजो जस्तो लाग्छ। तर समय धेरै अगाडि फाटिसक्यो, समयले कसैलाई पर्खदैन भन्थे, त्यसैले समय धेरै अगाडि बढिसके जस्तो लाग्छ। विक्रमसम्म 2054 सालमा एमएससी सकेको मैले किर्तिपुरबाट, र त्यति बेला एमएससी सकेको केटा विवाहका कुराहरू धेरै घरमा आउँथे। आमा त्यसै भन्नुहुन्थ्यो, छोरा विवाह गर्ने होइन। मेरो इच्छा थियो अझ धेरै पढौँ, अझ धेरै कामहरू गरौँ, तर घरमा विवाहको प्रस्ताव धेरै आउँथ्यो। पिताजीको नाम पनि खुब चलेको थियो, मान्छेहरू प्रशंसा गर्थे पिताजीलाई, दाईहरू पनि राम्रै हुनुहुन्थ्यो। त्यसमाथि म पढे लेखेको केटा ठहरिए, जवान केटा, माया पिरेतीको खेलमा कहिल्यै पनि लागेन म ढेर कल्याण। म सोच्थे सब चिज हुन्छ, समयले सब चिज ल्याइदिन्छ, अहिले मेरो अगाडि पढ्नु पर्छ, मैले पढ्ने हो, म यही सोच्थे ढेर कल्याण। कुरा 2055 सालको हो, आज सम्झन्छु त्यो दिन। घरमा विवाहको कुरा अचानक आएछ। केटीको नाम पूर्णिमा हो, बुटोलबाट 4 वर्ष बुटोलमा बसेको त्यो परिवार त्यहाँबाट बसाई सरेर नेपालगञ्ज आएका, राम्रो परिवार, जेठी छोरी पूर्णिमा। पिताजीले प्रस्ताव ल्याउनु भयो, वास्तवमा धेरै पहिले आसामबाट बुटोल आएर बुटोलमा व्यापार व्यवसाय चलाएर बसेको त्यो परिवार भाइ भाइ छुटेपछि बुबाले किनिदिनु भएको प्रशस्तै जग्गा नेपालगञ्जमा थियो, र त्यही जग्गामा बसोबास गर्न आएको परिवार हो त्यो बुटोलबाट आएको परिवार, जेठी छोरी पूर्णिमा। हाँस्दा दाहिने गालामा खाल्टो पर्थ्यो पूर्णिमाको, आज सम्झन्छु त्यो दिन। विक्रमसम्म 2055 सालको वैशाखको प्रचण्ड गर्मी नेपालगञ्जको, कहिलेकाहीँ सम्झनाले डोराउँदै लाँदा त्यो अतिथि त पुग्दा यति उदेक लागेर आउँछ ढेर कल्याण, म आफै भन्न सक्दिनँ। किन सम्भावनाका पर्दाहरू यसरी च्यातिन्छन्, किन रहरहरू फाटेर जान्छन्, थाहै हुँदो रहेनछ। विक्रमसम्म 2055 सालको वैशाखको प्रचण्ड गर्मीमा पूर्णिमा रिक्सा चढेर दाम्बोजी चौकमा आएको हिजो जस्तो लाग्छ। बेलुकी पख छेउमा बसेको, छेउमा बेच्न राखिएको चाट किनेर खाएको हिजो जस्तो लाग्छ। त्यहीँबाट परिचय भएको हाम्रो, पहिलो पटक पूर्णिमाले नमस्कार गरे, मैले नमस्ते फर्काएको थिएँ। हिजो जस्तो लाग्छ ती दिनहरू, समय धेरै अगाडि बढिसक्यो, गुज्रिसक्यो, र चाड खाँदै हामी छेउको बाटोमा हिँडे जस्तो गर्यौँ, बसिए जस्तो गर्यौँ। उसँग सँगसँगै आएकी फुफू छेउको बिजुलीको पोलमा उभिनु भयो, हामीलाई कुरामा कुनै पनि बाधा पुर्याउनु भएन। प्रस्ताव चल्यो, मैले पूर्णिमालाई भने, तिमीले जिन्दगीमा कसैलाई मन पराएकी छेउ कि? उसले छैन भनेर पुलुक्क मतिर हेरी, उसका ती कर्के आँखाहरू असाध्य मन पर्यो मलाई, र उसले मलाई त्यही कुरा दोहोऱ्याई, हजुरको बाउ कोही जिन्दगीमा छ कि काठमाडौँतिर? म सुक्क हाँसी, मेरो कोही छैन, भएको भए त म भनिहाल्थे, एउटा चलचित्र जस्तो। विवाह हुनु पूर्व सायद सबैले यही कुरा सोच्छन् जस्तो लाग्छ। पहिलो प्रश्न यही हुन्छ जस्तो लाग्छ केटा र केटीको बीचमा। मेरो पनि त्यही भयो, मैले पनि त्यही भने डियर कल्याण। र त्यसपछि धेरै बेर बस्यौँ हामी। न उसले छुट्टिने मन गर्छ, न मैले छुट्टिने मन गर्छु। पहिलो भेट, पहिलो अनुभव, पहिलो हेर, पहिलो पटक देखेको केटी, परिवारले पठाएको प्रस्ताव, एक नजरमै मन पर्छ भन्ने कुरा के था? ऊ पनि छुट्टिन मन गरेन, म पनि छुट्टिन। अनि त्यसपछि मैले उसलाई प्रस्ताव राखे, हामी कहीँ गएर जुस खाने हो कि? उसले हुन्छ भने, र पुलुक्क पारीतिर बिजुलीको पोलमा उभिरहेकी फुफूतिर हेरेर हात हल्लाई र एकछिन म आउँछु भन्ने इसारा गरी म दङ्ग परे डियर कल्याण। हिजो जस्तो लाग्छ त्यो दिन, कसरी दिनहरू दिन बन्दै जान्छन् र पृथक हुँदै जान्छन् जिन्दगीबाट। अतीतको पुरानो हिस्सा कसरी भासिँदै जान्छ भडखालमा, र जिन्दगी कसरी उदेक लाग्दो बन्दै जान्छ, म आज सुनाउँछु तपाईँलाई मेरो कथा। जिन्दगी राम्रो लाग्यो त्यति बेला, जिन्दगी फराकिलो लाग्यो, जिन्दगी मिठो लाग्यो डियर कल्याण त्यति बेला। समय घुज्रदै गयो, समय बित्दै गयो, समय आफूबाट आफैमा हराउँदै गयो, र त्यो पलका क्षणहरूमा, त्यो पलको यादहरूमा, स्मृतिहरूमा म अझै अडिन चाहन्छु। पूर्णिमा र मैले छेउको पसलमा गएर जुस खायौँ। बेलुकी पख तातो हावा चल्थ्यो नेपालगञ्जमा, हप हपी गर्मी, गाह्रो थियो, पसिना खलखली बगेको थियो पूर्णिमाको गालाबाट। मन चाहन्थ्यो खल्दीको रुमाल झिकेर उसको पसिना पुछिदियो, तर कहाँ सकिन्छ र आँट आएन। सायद उसलाई पनि त्यस्तै लाग्यो होला। मन नलाई नलाई म उसको फुपू भएकोसम्म आए। रिक्सा त्यहीँ आइपुग्यो अगाडि, जस्ताको तस्तै गरेर उभियो रिक्सा, पहिले उभिए जस्तै उचडी, मन गरुङ्गो भएर आयो। पहिलो भेट, पहिलो माया, पहिलो स्पर्श, खै किन मन पर्यो पूर्णिमा थाहा भएन। र त्यसपछि बिस्तारै बिस्तारै रिक्सा अगाडि बढ्दै गएर म घर आएँ। बाटोमा यति खुसी लाग्यो डियर कल्याण, कि आफूले सोचे जस्तो केटी देखेर। म धेरै पटक जमिन छोडेर उफ्रिएको थिएँ नेपालगञ्जको बाटोमा, धम्पुजी चौकबाट घरतिर जाँदै। दुवै मुठी कसेर म बाटोमा धेरै पटक खुसीले उफ्रिएँ, एक्लै एक्लै। सायद देख्ने मान्छेले भने होला, यो केटा पागल भयो, फलानाको छोरा पागल भयो होला। म त्यति खुसी भए डियर कल्याण, खुसी हुनु स्वाभाविकै थियो। र घर गएर दिल खोलेर भने, मलाई पूर्णिमा मन परे, अरू कुरा मलाई थाहा छैन, बानी आचरण परिवार, तर ऊ मलाई मन पर्यो। पिताजी दङ्ग पर्नुभयो, आमा दङ्ग पर्नुभयो, विवाह ताम झामका साथ भयो डियर कल्याण। र विक्रम सम्वत 2055 सालको असारको 28 गते हाम्रो विवाह सम्पन्न भयो। मलाई अझै पनि याद छ विवाहको दिन, यति धेरै पानी परेको थियो, सारा नेपालगञ्ज बजार पानीमा डुबेको थियो। सायद जिन्दगीभर पानी पर्नु रहेछ मेरो जीवनमा, सायद त्यसैले होला पानी परिरह्यो त्यो दिन, मेरो विवाहको दिन पानी परिरह्यो, बस पानी परिरह्यो। अलिकति नजर तिम्रो झुकाएर आओ, अलिकति नजर तिम्रो झुकाएर आओ। बादल जस्तो कालो केश फुकाएर डियर कल्याण, आँखा भरि छाउने मीठो सपनाको कुरा कसरी गरौ म? रातभरि छाउने र निन्द्रा भागेर नमीठो लाग्ने विपनाको कुरा कसरी गरौ म? सम्भावनाका पर्दाहरू च्याथेर जिन्दगीलाई चियाउने त्यो आँखी झ्यालबाट म मेरै कथा कसरी लेखुँ? डियर कल्याण, तपाईँलाई तिमीलाई म कसरी भनौँ, म कसरी लेखुँ? जिन्दगीले जिन्दगीलाई पछाड्दै लगेका मेरा सम्भावनाका पर्दाहरू च्याथेर आज जिन्दगीको यो बाटोमा हिँडिरहेको छु म एक्लै, नितान्त एक्लै। विवाह पश्चात म काठमाडौँ आएको थिएँ। आउने दिन पूर्णिमा रोएकी थिएँ। नेपालगञ्जबाट काठमाडौँको यात्रा त्यति छोटो छ, तर पनि भर्खरै मिलनमा र मायामा लिप्त भएको त्यो जोडी अर्थात् मेरो जोडी छुट्टिँदा पूर्णिमाले आँखाभरि आँसु ल्याएर पुछी म काठमाडौँ आएँ। मैले त्यति बेला पुलचोकी स्थित मदन स्मारकमा रहेको कलेजमा पढाउँथेँ। बिहान कलेज चल्थ्यो, दिउँसो स्कुल चल्थ्यो। बिहानको कलेज साह्रै भिड हुन्थ्यो, दिउँसो मदन स्मारकमा स्कुल चल्थ्यो। पहेँलो ड्रेस लगाएका थुप्रै विद्यार्थीहरू। मैले पिताजीलाई फोन गरेँ र पिताजीले भन्नुभयो, तँलाई गाह्रो भएको हुनुपर्छ, अब यो पूर्णिमालाई पनि त्यहीँ पठाइदिनुपर्छ। म दङ्ग परे। हाम्रो पारिवारिक संस्कार अनुसार मैले श्रीमती लिएर हिँड्न मिल्दैन थियो, पिताजीले दिएको संस्कार थियो। तर पिताजीले मनको कुरा बुझ्नुहुन्थ्यो। डियर कल्याण, पूर्णिमा आई, काठमाडौँ स्वर्ग जस्तो लाग्यो। संसारको कुनै सहर त्यति सुन्दर हुँदैन जब मन सुन्दर हुन्छ। आखिर सुन्दर त मन हुनुपर्छ। संसारका विशाल विशाल सहरहरूमा बसे पनि मन सुन्दर छैन, मन खुशी छैन भने त्यो नरक हो। तर एउटा सानो अपत्यारिलो ठाउँमा बसेर पनि मन खुशी छ, मन सुन्दर छ भने उकालो सँगसँगै को छेउको गल्लीमा थियो मेरो डेढा। राम्रो थियो डेढा, सफा फराकिलो थियो, अति राम्रोसँग चलिरहेको थियो जिन्दगी, सकुशल चल्दै थियो जिन्दगी, राम्रोसँग चल्दै थियो। सब चिज सोचे जस्तै अगाडि बढिरहेको थियो। र त्यति बेला एकाएक एक दिन पूर्णिमाले भनी, म त आमा बन्ने भए नि। त्यति बेला अगालो मारेर उसलाई हृदयमा टाँसेको हिजो जस्तो लाग्छ। डियर कल्याण, किन यति समय विघ्न आफैबाट फाटेर जान्छ, किन यति विघ्न समय आफैबाट हटेर जान्छ थाहा छैन। विश्वासका फराकिला मनहरू, विश्वासका फराकिला दायराहरूबाट हिँडेर म कसरी जानु, कसरी हिँड्नु, कसरी अगाडि बढ्नु? हिजो जस्तो लाग्छ त्यो दिन। ऊ खुसी थिए, हामी पहिलो पटक डाक्टरलाई चेक गराउन जाँदाको दिन हिजो जस्तो लाग्छ। म उसलाई हेर्थे, ऊ मलाई हेर्थे, घरिघरि जिन्दगीका मिठा सपना बोकेर हिँडेका हामी। र त्यति बेला मैले पिएचडीको लागि स्कलरशिपको लागि मैले अप्लाई गरिरहेको थिएँ विदेशको लागि। कतै पनि मिलेको थिएन, सबै कुरा मिलेको थियो तर मेरो कुरा मिलेको थिएन। मैले पूर्णिमालाई भन्थे मलाई कतैबाट स्कलरशिपको अफर आयो भने म त जानुपर्छ तिमीलाई छोडेर। ऊ भन्थे म गइहाल्छु नि, नेपालगञ्ज गएर बस्छु, माइती छ, घर छ, हजुरको माया त सधैँ मेरो मनमा छ। ऊ यस्तै भन्थे टेर्काल्या। मलाई पनि लाग्थ्यो यो सब कुरा जायज छ, यो सब कुरा राम्रो छ। नभन्दै धेरै समय पश्चात विक्रम सम्म 2060 सालमा आएर मैले युनिभर्सिटी अफ पेन्सिल्भेनियामा माइक्रोबायोलोजीमा पिएचडी गर्ने अवसर पाएँ, अर्थात् पढ्नको लागि मलाई सबै कुरा प्राप्त भयो, भिजा प्राप्त नहुने कुरा थिएन। र 60 सालको जेठको 18 गते मैले पहिलो पटक भिजा प्राप्त गरेको विदेशको। विदेशको नाउँमा म भारत मात्र पुगेको थिएँ, नेपालगञ्जमा जन्मिनु, लखनऊमा उपचार गराउन जानु हाम्रो परम्परा हो। यतिखेर त नेपालगञ्ज र कोलपुरमा पनि थुप्रै हस्पिटल खोले, त्यति बेला थिएनन्। मान्छेहरू सिधै लखनऊ पुग्थे, लखनऊका डाक्टरहरूले नेपाली आएकोमा खुसी मान्थे, थुप्रै नेपाली बिरामीहरूलाई लखनऊका थुप्रै डाक्टरहरूले जीवित राखेका छन्। धन्यवादका पात्र छन् ती डाक्टरहरू, कोही बुढा भए, कोही जिन्दगीबाट मेटिएर गए, तर ती सबै धन्यवादका पात्र छन्। त्यसैले लखनऊसम्मको यात्रा र लखनऊबाट दिल्लीसम्मको यात्रा चल्थ्यो ट्रेनमा। विदेश भनेको त्यति थियो। र त्यसपछि युनिभर्सिटी अफ पेन्सिल्भेनियामा मैले स्कलरसिप पाएपछि न उड्ने दिन आयो। पिताजी आउनुभयो काठमाडौँ गर्वका साथ। पिताजीको छाती यति चौडा थियो कि छोरा पिएचडी गर्न जाँदैछ अमेरिकामा। त्यर्कल्याण सन 2005 कुरा हो, आज म सुनाउँछु तपाईँ। 97.9 मार्फतको वेबसाइट मार्फत सुने, त्यति बेला मलाई लाग्यो म पनि मेरो कथा बाँड्न चाहन्छु टेर्कल्याण तिमीलाई, म पनि सुनाउन चाहन्छु मेरो कथा। तिमीले भने जस्तै यो संसार आगो पानी माटो हावा मात्र होइन, यो संसार मान्छेका कथाहरूले पनि बनेको हुँदो रहेछ। त्यसैले त आज यो उमेरमा पनि कथा लेखिरहेको छु, त्यसैले त आज यो उमेरमा पनि म मेरो कथा सुनाइरहेको छु तपाईँलाई, मात्र तपाईँलाई, बस तपाईँलाई। Thank you. संभाला, कहाँ बस्न सकुला तिमलाई भुलेर। पुनः स्वागत छ तपाईलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा तपाई प्रत्येक बिहीबार 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। र तपाई कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिरहनु भएको छ, जहाँ रहे पनि खुसी रहनुहोस्, दुःखलाई आफ्नो बनाउनुहोस्, दुःखलाई आत्मसात गर्नुहोस्। म यही भन्न चाहन्छु तपाईलाई। र यदि काममा व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस्, सबभन्दा ठुलो कुरा काम हो। तर यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्, म तपाईँलाई मान्छेका जीवनका वास्तविक कथाहरू सुनाउँछु। ती कथा तपाईँका लागि सन्देश बन्छन्, तपाईँको लागि प्रेरणा बन्छन्, र तपाईँको लागि एउटा गोरेटो निर्धारण गर्न सक्ने एउटा अर्को नयाँ बाटो बन्न सक्छ। त्यसैले मान्छेका वास्तविक कथाहरू सुनाउने गर्छु। र कार्यक्रम मेरो कथा सत्य घटनामा आधारित कार्यक्रम हो। यदि तपाईँले आफ्नो जीवनका वास्तविक घटनाहरू मलाई पठाउन चाहनुहुन्छ भने, यदि तपाईँ फेसबुक प्रयोग गर्नुहुन्छ भने तपाईँ फेसबुकमा जानुहोस्, सर्च बक्समा गएर KALYN कल्याण GAUTM गौतम टाइप गर्नुहोस् र तपाईँ मलाई भेट्नुहुन्छ। र त्यहाँ गएर अफलाइन म्यासेज छोड्नुहोस्। संसारको जुन कुनै ठाउँमा रहे पनि म तपाईँलाई सम्पर्क गर्छु। र यो पनि जानकारी गराउन चाहन्छु, यतिखेर म अमेरिकाको न्युयोर्कबाट बोलिरहेको छु, न्युयोर्क सहरमा छु, र यहाँबाट म तपाईँलाई मेरो कथा सुनाइरहेको छु। र त्यसैले तपाईँ जहाँ भए पनि म तपाईँको सम्पर्कमा आउने छु। कृपया अफलाइन म्यासेज र आफ्नो सम्पर्क ठेगाना छोड्न सक्नुहुन्छ यदि तपाईँ मलाई वास्तविक घटना दिन चाहनुहुन्छ भने। र त्यो बाहेक तपाईँ तयारी अवस्थामा छन् भने तपाईँ मलाई इमेल मार्फत पठाउन सक्नुहुन्छ। मेरो इमेल आइडी रहेको छ DEARDRKLYN कल्याण DEARKALYAN.MEROKTHA@gmail.com। म तपाईँलाई यो जानकारी गराउन चाहन्छु। र तपाईँ आफ्नो हातले लेखेको तयारी अवस्थामा छन् भने कृपया तपाईँ इमेज FM कार्यालयमा गएर पनि छोडिदिन सक्नुहुन्छ मेरो कथा। म त्यहाँबाट प्राप्त गर्न सक्छु, म जहाँ भए पनि। र जहाँ भए पनि मेरो मन तपाईँसँग छ, तपाईँसँगै छु, म तपाईँको छेउमा बसेर बोलिरहेको छु। कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिरहनु भएको छ सोध्न मन लाग्छ, सम्बोधन गर्न मन लाग्छ तपाईँलाई। यस्तो लाग्छ कि मानौ म तपाईँको मनभित्र छु, तपाईँको धड्कनमा छु, तपाईँको मुटुमा छु, तपाईँभित्र छु। मलाई त्यस्तो अनुभव हुन्छ। तपाईँलाई कस्तो अनुभव हुन्छ थाहा छैन। र नेपालमा हुनुहुन्छ भने लोड सेडिङको कारणले या अन्य कुनै कारणले यदि तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने मैले आज अमितजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटना तपाईँलाई सुनाइरहेको छु। र यदि तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने म तपाईँलाई उहाँको अघिल्लो कथाको अंश एकपटक रिक्याप गर्न चाहन्छु। अमितजीको जन्म विक्रम सम्बत 2028 साल माघ 7 गते नेपालगञ्जको धम्बोजी चौक नजिकै भएको। उहाँ घरको कान्छु छोरा, एकजना दाई वकिल हुनुहुन्छ र अर्को एकजना दाई इन्जिनियर हुनुहुन्छ उहाँको। र उहाँले सानोमा नेपालगञ्जमै पढ्नुभयो र विक्रम सम्बत 2045 सालमा SLC सकेपछि उहाँ काठमाडौँ आउनुभयो र विज्ञान विषय लिएर अस्कलमा पढ्नुभयो। र विक्रम सम्बत 2047 सालमा उहाँले ISC पास गरेर BSC पढ्न थाल्नुभयो र BSC पनि उहाँले अस्कलमै पढ्नुभयो। र त्यसपछि उहाँले विक्रम सम्बत 2050 सालमा TU जोइन गर्नुभयो र MSC बायोलोजीमा पढ्न थाल्नुभयो। र 54 सालमा SLC सकेपछि उहाँको विवाहको कुरा चल्यो। बुटोल घर भएको एउटा परिवार जो 4 वर्ष अगाडि नेपालगञ्ज आएको थियो अर्थात् 50 सालमा। र त्यही परिवारकी छोरी पूर्णिमासँग उहाँको भेटघाट भयो। पारिवारिक तर्फबाट रोजिएको विवाह थियो। दुवैले एकअर्कोलाई मन पराउनु भयो र विवाह भयो। विवाह पश्चात अमितजी काठमाडौँ आउनुभयो र त्यति बेला उहाँले पुलचोकको मदन स्मारक स्कुलमा रहेको कलेजमा पढाउनुहुन्थ्यो। बिहान कलेज हुन्थ्यो, दिउँसो स्कुल हुन्थ्यो। र त्यतिकैमा पूर्णिमा पनि काठमाडौँ आउनुभयो। दुवैजनाको जोडी एकदमै मिलेको थियो, दुवैजना एकदमै खुसी, दुवैजना एकदमै राम्रो भगवान्ले मिलाएको जोडी थियो। तर त्यो जोडी अगाडि बढ्दै जाने क्रममा पूर्णिमा आमा बन्ने हुनुभयो र त्यही बेला अमितजीलाई युनिभर्सिटी अफ पेन्सिल्भेनियाबाट माइक्रोबायोलोजीको लागि स्कलरसिप मिल्यो र उहाँ अमेरिका आउनुभयो, अर्थात् अमेरिका आउने दिन आयो। मैले तपाईँलाई यहाँसम्मको कथा सुनाएको छु। यो जिन्दगीको यात्रामा कोही भेटिन्छन्, कोही छुटिन्छन्, कोही आफ्ना हुन्छन्, कोही टाढा हुन्छन्। यो अचम्मको रीत छ यो जिन्दगीको। जिन्दगीलाई बुझ्ने र जिन्दगीको बारेमा कसैले पनि जानेको छैन, यो ठुलो रहस्य छ हाम्रो जिन्दगी। हामी सब कुरा गर्छौँ, हामी भविष्यका कुरा गर्छौँ, तर आफ्नो जिन्दगी कहाँ गएर टुङ्गिन्छ हामी आफैलाई थाहा हुँदैन। हेर्नुहोस् त, कति ठुलो रहस्यमा बाँचेका छौँ हामी। तपाईँ सोच्नुहोस्, तपाईँको जिन्दगी कहाँ पुग्छ, तपाईँको जिन्दगी कहाँ गएर टुङ्गिन्छ, केही पनि थाहा छैन। अन्धाधुन्ध हिँडिरहेका छौँ हामी, सबै अन्धाधुन्ध हिँडिरहेका छन्, तर सबैले भविष्यको कुरा गरिरहेका छन्। बाउले छोरालाई भनिरहेछ, तैँले पढ्नुपर्छ, भविष्य उज्यालो हुन्छ। प्रेमीले प्रेमिकालाई भनिरहेको हुन्छ, म तिमीलाई धेरै माया गर्छु, बाँचुन्जेल माया गर्छु। सबैले सबैलाई भनिरहेका हुन्छन्, तर भविष्यको कुरा कसैलाई थाहा हुँदैन। के तपाईँलाई थाहा छ त भविष्य? थाहा छैन। मात्र हामीले कल्पना गर्ने हो, मात्र हामीले राम्रो गर्दै जाने हो, मात्र हामीले वर्तमानमा मेहनत गर्दै जाने हो। त्यसले बनाएको बाटो राम्रो हुन सक्छ, त्यति मात्रै हो, तर अरू कुरा सब अन्धाधुन्ध हुन्छ। अमितजीको जिन्दगी पनि त्यस्तै थियो। भविष्य कहाँ पुगेर र कहाँ पुगेर भताभङ्ग हुने हो कसैलाई थाहा थिएन। र मैले यहाँसम्म तपाईँलाई अमितजीको वास्तविक जीवन घटना सुनाए, अब त्यसपछि के हुन्छ, पूर्णिमाजी र अमितजीको जिन्दगी कसरी अगाडि बढ्छ, सुनौ यो अत्यन्तै मार्मिक जीवन घटनाको बाँकी अंश एकैपछि। Oh dear। डियर कल्याण, जिंदगी का अनगिनती मोड़ हरेक मोड़ में भेटिने अनगिनती बाटो दो बाटो सामुरा बाटो फराकिला बाटो पृथक पृथक बाटो यो जिंदगी को अमूर्त यात्रा भित्र मान्छे कसरी मूर्त हुन सक्छ थाहा छैन। पहिले हुँदै जाने आफ्ना डोबहरू मेटिँदै जाने ती पाइतालाहरू चिसो हावा बयली खेल्दै आउने सम्भावनाहरू भत्किँदै जाने सम्भावनाका अनगिन्ती ढोकाहरू धोकै धोकाको पर्खालबाट उभिएर च्याउनु पर्ने जिन्दगीका मिठा सपनाहरू आज म सुनाउँछु तपाईँलाई म मेरो कथा। यसरी म अमेरिका उडेपछि पूर्णिमा घरमा गई नेपालगञ्जमा र त्यही साल हाम्रो बच्चा जन्मियो। मलाई राम्रोसँग याद छ डियर कल्याण, मेरो घरमा छोरीको जन्म भयो। आमाले मलाई पेन्सिल्भेनियामा फोन गरेर भन्नुभयो छोरा लक्ष्मी आई घरमा। आमाले नातिनीको नाम लक्ष्मी राखिदिनु भयो, प्रशस्तै पैसा हुन्छ भन्नुभयो। लक्ष्मी आई भने पूर्णिमा दङ्ग थिए, खुसीकै खुसी नै खुसीका बारातहरू थिए जिन्दगीमा। मेरो पढाइ चल्दै थियो डियर कल्याण, मेरो पढाइ अगाडि बढ्दै थियो। सम्भावनाका पर्दाहरू उखारेर जिन्दगीलाई जब म चियाउन थाल्थे मिठो लाग्थ्यो जिन्दगी। शरद ऋतुको बेलुकी पख चल्ने चिसो हावा जस्तो मिठो थियो मेरो जिन्दगी। त्यही मिठासपूर्ण जिन्दगीको दायराबाट जब म पछाडि फर्केर मेरो अतीत चियाउँछु एउटा भत्किसकेको मन्दिर जस्तो लाग्छ मलाई, एउटा टुटिसकेको गिटारको तार जस्तो लाग्छ मलाई। तर पनि अनवरत रूपमा हिँडिरहेको मेरो जिन्दगीको यात्रा म आज तपाईँलाई प्रस्तुत गर्छु। यसरी लक्ष्मीको जन्म भए छोरीको इन्टरनेट मार्फत अनलाइन मार्फत छोरीका फोटोहरू बारम्बार आदान प्रदान हुन्थे हामी बीचमा। पूर्णिमाले मायाका सन्देश पठाउँथे, म उसलाई पठाउँथे। र तीन वर्ष मैले यसरी आफ्नो पढाइलाई गुजारेपछि 2008 मैले युएसए पूर्णिमा र छोरीको लागि अमेरिकन एम्बेसीमा अप्लाई गर्न लगाए र 2008 को डिसेम्बरमा पूर्णिमा पेन्सिल्भेनिया आई छोरी सहित एकजना बुटोलकै दाइले ल्याइदिनु भएको। सँगसँगै आएका उनीहरू आफन्त पर्ने पेन्सिल्भेनिया। एयरपोर्ट जाँदाको क्षण हिजो जस्तो लाग्छ डियर कल्याण, बाटो बिडाएर हिँडेको यात्री जस्तो थिए म जति बेला उथिन ऊ आई। समय अगाडि बढ्दै गयो, पढाइ काम निरन्तर अगाडि बढ्दै गयो। पूर्णिमाले काम गर्न भ्याउँदैन थिए, बच्चा सानो थियो। त्यति बेला फेरि आमाले उताबाट फोन गर्नुभयो र भन्नुभयो त्यस्तो गाह्रो भयो भने छोरी र पूर्णिमा यता आए भइहाल्छ नि। मैले पूर्णिमालाई भने, पूर्णिमाले हुन्छ भने डियर कल्याण कसरी सुनाऊ मेरो जीवनको कथा, कसरी व्यक्त गरू मेरा जीवनका सम्भावनाहरू र सम्भावनाले मेटेका मेरा जिन्दगीका अतीतहरू म कसरी सुनाऊ। म सुनाउँछु तैपनि आज तपाईँलाई मेरो कथा। यसरी समय सँगसँगै करिब 9 महिनाको बसाएपछि पूर्णिमा नेपाल फर्की केही समयपछि आउने विचार लिएर पिताजीको आग्रह थियो त्यो र आमाको आग्रह थियो। दसैँ नजिकै गरेको पूर्णिमालाई मैले पठाइदिएँ र ऊ काठमाडौँ हुँदै नेपालगञ्ज गई। घरमा पुगेपछि सबै कुरा ठिकठाक हुँदै गयो डियर कल्याण, सबै कुरा राम्रो हुँदै थियो। समय अगाडि गुज्रदै थियो। र यसरी दुई वर्ष पछि अर्थात् 2010 पूर्णिमा फेरि अमेरिका आए। त्यति बेला पेन्सिल्भेनिया छोडेर म बोस्टनमा आएर बसेको थिएँ। म्यासाचुसेट्समा थिए डियरकले त्यति बेला। मलाई राम्रोसँग याद छ, मलाई अझै पनि याद आउँछ ती दिनहरू। पूर्णिमा सँगसँगैको यात्रालाई अगाडि बढाउँदै गएका ती दिनहरू हिजो जस्तो लाग्छ। त्यति बेला पूर्णिमा आई र उसले एउटा बोस्टनको एउटा पार्लरमा काम गर्थे। पूर्णिमाले मेरो पढाइ अलिकति बाँकी थियो, पिएचडीको काम पनि गर्नुपर्ने, पढ्नु पनि पर्ने, गाह्रो थियो। 2011 मेरो सकिने थियो। त्यसपछि म कलेजतिर पढाउने सुरसारमा थिएँ। पूर्णिमाको सब चिज चल्दै थियो, अगाडि बढ्दै थियो, तर बिस्तारै बिस्तारै हामी बीचमा कुरा मिल्न छोड्यो डियरकले। कसरी सुनाऊ म मेरो कथा, कसरी व्यक्त गरौ म मेरो कथा? सायद हाम्रो विचार मिलेन होला। अमेरिकाले अमेरिकाको वातावरणले हामीलाई भिन्न बनाए कि, तर बिस्तारै बिस्तारै कुरा मिल्न छोड्यो। म एक चिज भन्छु, एक चिज गर्छु, ऊ एक चिज भन्छ, म एक अर्को चिज गर्छु। कामको सिलसिलामा र आफ्नो कामको सिलसिलामा कहिलेकाहीँ सहर छोडेर जाँदाका क्षणहरू पहिले जस्तो मिठो रहेन। व्यस्त बनायो हामीलाई अमेरिकाले मेसिन जस्तै, छोरिएकातिर जिन्दगी अर्कोतिर। मैले हरेक पल सम्झाउँथे, मैले हरेक पल उसलाई सम्झाउँथे, तर पछि गर्दा गर्दै उसले मलाई सम्झाउने भई हामी पृथक हुँदै गयौँ डियर कल्याण, हामी फरक हुँदै गयौँ। र बिस्तारै बिस्तारै टुटिएको हाम्रो सम्भावनाले हामीलाई कहाँसम्म पुर्याउँछ म सुनाउँछु डियर कल्याण। मेरो जिन्दगीको कथा आज म तपाईँलाई सुनाउँछु, बस तपाईँलाई। आहै थिए न दिल आगो बिना नै जल्दो रहेछ, आहै थिए न दिल आगो बिना नै जल्दो रहेछ, आहै थिए न मायाले आहै थिए न मायाले पनि पुल दो रहेछ, आहै थिए न दिल आगो बिना नै जल तस्वीर भित्र रहेका विचारहरू पृथक थिए, किनकि म पीएचडी गरिसकेको मान्छे म त्यही अनुसार सोच्थे, तर ऊ बच्चा जस्तै थिए, पृथक थियो हाम्रो विचार। पृथक थियो हाम्रो विचार, सायद त्यसैले हामीलाई भिन्न बनाउँदै लाग्यो। र अन्त्यमा एक दिन हामी बीचमा यति ठूलो विवाद भयो कि हामी एउटै कोठाबाट पृथक रह्यौं, हामी छुट्टै छुट्टै सुत्न थाल्यौं, अर्थात् हाम्रो बिस्तारा पृथक हुन्थ्यो। उता बुबा आमाले सधैँ शुभकामना पठाउनुहुन्थ्यो, ससुरालीबाट शुभकामना आउँथ्यो, आफन्तहरूले कस्तो मिलेको जोडी भन्थ्यो, तर हामी पृथक थियौं। मन फाटिसकेको थियो, फाटेको र चर्किएको र प्वाल परेको माटाको भाँडोलाई टाले जस्तै हामीले टाल्यौं, तर रहेन र एक दिन हामी छुट्टियौं। त्यो हिजो जस्तो लाग्छ डियर कल्याण। जब मैले तपाईँ अमेरिकामा हुनुहुन्छ भन्ने कुरा थाहा पाएँ डियर कल्याण, र तपाईँको टेलिफोन नम्बर मैले साथी मार्फत प्राप्त गरेपछि मलाई मेरो कथा लेख्न मन लागेको। मान्छेहरू भन्छन् तिमी जस्तो पढे लेखेको मान्छेले यसरी कथा पठाउनु हुँदैन, तर डियर कल्याण हरेक मान्छेका दुःखहरू हुन्छन्, हरेक मान्छेका पीडा हुन्छन्। पढ्नु नपढ्नु आफ्नो विषयको कुरा हो, आफ्नो रुचिको कुरा हो, अवसरको कुरा हो, हरेक मान्छेका पीडा हुन्छन्। तर हामी यतिखेर जब पृथक भएर बसेका छौं, हाम्रो केस यतिखेर अमेरिकाको अदालतमा छ, छोरी पूर्णिमासँग छ, ऊ न्यू ह्याम्पसायरमा बस्छे र म बोस्टनमा बस्छु, तर पनि हामी पृथक हुन नसक्ने बाटोबाट हिँडिरहेका छौँ। कहिलेकाहीँ नेपालमा हुँदा पूर्णिमाले मलाई भन्थे, एउटा रेडियोबाट कार्यक्रम आउँछ, मान्छेका कथाहरू पढेर सुनाउने एकजना मान्छे असाध्यै राम्रो लाग्छ मलाई। त्यति बेला मैले गाली गर्दै भन्थे, यस्तो कथा सुनेर बस्नु हुँदैन। तर डियर कल्याण, आज यो उमेरमा आएर म जुन पोजिसनमा छु, तर म आज मेरै कथा लेखिरहेको छु डियर कल्याण। दुःखहरू त उस्तै हुँदा रहेछन् सबैका, र आज म छिन्न भिन्न छु। यो कुरा आमाले थाहा पाएको दिन आमा बेहोस हुनुभयो। ससुरालीले नराम्रो माने, छोरीको पक्ष लिए ससुरालीले र मेरो घरको मान्छेले मेरो पक्ष लिए। वाद विवाद चुलिँदै गए र पूर्णिमा र म पृथक भयो। यति राम्रो जोडी, यति राम्रो बाटो, यति राम्रो गोरेटो भत्कियो। किन भत्कियो मलाई थाहा छैन। सायद मैले पूर्णिमामाथि शङ्का गरे जस्तो लाग्छ, तर शङ्का जब सत्यमा साबित हुन्छ, हरेक मान्छेले आफ्नो कुरा छोडेर जान्छ। मलाई राम्रोसँग याद छ, र यही कार्यक्रम मार्फत म पूर्णिमालाई भन्न चाहन्छु, पूर्णिमा, तिमीले मेरो मन दुखाएकी हो। तिमी पनि निर्दोष छौ, तर तिम्रो जीवनमा जुन मान्छेले प्रवेश गर्यो, ऊ कस्तो मान्छे हो तिमीले बुझेनौ। बिस्तारै बिस्तारै उसले तिमीलाई खाँदै गयो, र अन्त्यमा जब मैले तिम्रो इमेलहरू हेरे, जब मैले तिम्रा अनलाइन म्यासेजहरू देखे, त्यति बेला म छाँगाबाट खसे जस्तो भए। त्यति बेला म कतै पातालमा धसिए जस्तो भए। तिमी कसैको मायामा फस्यौ, कसैको प्रेममा फस्यौ। मेरो माया तिमीलाई आफ्नो जस्तो लागेन। सायद म व्यस्त भएर होला मेरो मायाले तिमीलाई छोएन, तिमीले माया चाह्यौ। र बिस्तारै बिस्तारै मलाई आफ्नो बनाउँदा बनाउँदै पनि तिमी कसैको मायामा यति बिघ्न गयो, म कसरी प्रस्तुत गरौँ। गल्ती तिम्रो होइन, गल्ती मेरो पनि हो, मलाई थाहा छ, तर म तिमीसँग बस्न सकेन। त्यसैले आज पृथक छु पूर्णिमा, त्यसैले आज फरक बाटोबाट हिँडिरहेको छु। त्यसैले यो कार्यक्रम मार्फत तिमीलाई यही भन्न चाहन्छु, तिमी खुसी रहनु। तिमीलाई मैले जुन बाटो देखाए, जुन गोरेटो देखाए र यहाँसम्म ल्याइ पुऱ्याए, त्यो सबै तिमीले भुलेर जुन मबाट टाढिने कोसिस गर्यो, म त्यसप्रति असाध्यै दुखी छु। तिमीले मलाई दिल खोलेर भन्न सक्नु पर्थ्यो, तर सब कुरा लुकाउँदै गयो, र जब तिमी मायाको दलदलमा फँसिँदै गयो, छटपटीमा माचिरह्यो, त्यसले तिमीलाई अप्ठ्यारोमा पुर्यायो। त्यसैले आज म यो कथा सबैलाई बाँट्न चाहेको, र यो कार्यक्रम मार्फत मेरो कथा सुनिरहनुभएका सबैलाई यही भन्न चाहन्छु, यो जिन्दगी यात्रा हो। हिजो कसैसँग गाढा माया थियो, भोलि त्यो माया गाढा नहुन सक्छ। अहिले तपाईँसँग कसैसँग भत्किएको माया फेरि बिस्तारै बिस्तारै गाढा भएर मजबुत हुन सक्छ। यो जिन्दगीको बाटो हो, दुःख पनि हुन्छ, सुख पनि हुन्छ, सहँदै जानुपर्छ, भोग्दै जानुपर्छ। अति नै झस्किनेर भाग्ने गर्नु हुँदैन समयदेखि, सब चिजलाई सँगसँगै लान सक्नुपर्छ, म यही भन्न चाहन्छु, र यो कार्यक्रम सुनिरहनुभएका सबैलाई त्यही भन्न चाहन्छु। तपाईँ प्रेम गर्नुहोस्, तर प्रेमलाई सर्वस्व ठान्नुहोस्। जिन्दगीमा माया बाहेक सबै चिजहरू छन्, ती चिज पनि त्यत्तिकै महत्त्वपूर्ण छन्। तपाईँको पढाइ, तपाईँको करियर, तपाईँको जागिर, ती सब चिज छोडेर मायाको पछि मात्र नलाग्नुहोस्। र मायाले जिन्दगीलाई सुमधुर बनाउँछ, त्यसैले मायाको साथ साथमा सब चिजलाई अगाडि बढाउँदै लानुहोस् र जिन्दगीलाई सफल बनाउनुहोस्। किनकि म मेरो कथाबाट यही कुरा भन्न चाहन्छु, हिजो मेरो माया कस्तो थियो, आज अमेरिकामा हामी पृथक छौँ। आज तपाईँको मन फाटेको हुन सक्छ कसैसँग, तर त्यो सम्बन्ध फेरि गाँसिन सक्छ। त्यसैले विचार गरेर हिँड्नुहोस् जिन्दगीमा, होसियारपूर्वक हिँड्नुहोस्। म यही भन्न चाहन्छु, बस यही। हाम्रो प्रेमको कथा आज देखी बंद गर्दै छु त्यही प्रेम को निशानी सबै यादहरू बिर्सि जाँदैछु भुलिदिन्छु सँगसँगै बिताएका पलहरू गन्तव्य नै थाहै नपाई एक्लै हिँड्दैछु गन्तव्य नै थाहै नपाई एक्लै हिँड्दैछु गन्तव्य नै थाहै नपाई एक्लै हिँड्दै हाम्रो प्रेमको कथा